नमस्कार श्रोता वृन्द, यो उद्घोषक टेक राजा अवस्थीको आदरणीय श्रोता वृन्द, बैतडी जिल्ला शर्माली गाविस वडा नम्बर 7 सेलाबन कुसमत घाट निवासी दाजुभाइ द्वय लोकेन्द्र सिंह चाड र केशव सिंह चाडको संयुक्त प्रस्तुति बाजो बजी रलो सर्वत्र बजारमा उपलब्ध भइसकेको छ, सुन्न नभुल्नु होला। जसमा स्वर तथा भाका रहेको छ लोकेन्द्र सिंह चाडको भने शब्द केशव सिंह चाडको। त्यसै गरी विशेष सहयोगी तर्फ हुनुहुन्छ मदन सिंह चाड गाउँ सल्ला, जनक बिक कैलपाल चार रूप रिपोर्ट र किशन सिंह साउद रौट्या। सम्झन चाहन्छु निर्मला साउद र सुशील बिक बैतडी, पदम सिंह चाड सुरेन्द्र सिंह चाड र धन सिंह चाड कुसमत घाट। आशीर्वाद स्वर्गीय बुवा मान सिंह चाड अनि प्रविधि सहयोगीमा हुनुहुन्छ लक्ष्मी चन्द भने। संगीत संयोजक प्रविधि संयोजक तथा वाद्य वादकमा टेक राज अवस्थी, ओम डिजिटल रेकर्डिङ स्टुडियो धनगढी रोड डिसा कम्पनी पछाडि डाँडा अत्तरिया कैलाली। मोबाइल नम्बर 97 49 0 15 6 74। सकी होली दिन गणी बार मेरै ऐते बरबरती तेरै माइत खाइगे तै डोली चढी जाग अब तेरै माइती रोइगे तेरै माइती रोइगे। पाँचो बजी रालो छालिया नाची रन्ना डिस्को डान्स लगाई बरातीलाई Thank you. मेरा ही नगी मेहंदी लाउलो जान करे चिंता हाथ मन की चुनी लाउलो चानी माई बिंता अगाड़ी दैसका वाला पछाड़ी बारे तेराई माइका आगन में बजा की बारे तो पाँचो बजी रालो छालिया नाची रन्ना डिस्को डांस लगाई बराती लै औन्ना बराती लै औन्ना ठुल्ठुलो जन बगाई दिए आँखाका आँसुलाई बरात बटिने बेला जन्रो यही माई तिनलाई दस दौरा सत्तर जाली चम्रोडाका बन छाडी आई जाइ माई त्यहाँ देश सम्झिरो लो मन सम्झिरो लो मन पाँचो बजी रालो छालिया नाची रन्ना डिस्को डान्स लगाई बरातीलाई औन्ना बरातीलाई औन्ना आदरणीय श्रोता वृन्द बैतडी जिल्ला शर्माली गाविस वडा नम्बर 7 सेलाबन कुस्मत घाट निवासी दाजुभाइ द्वय लोकेन्द्र सिंह चाड र केशव सिंह चाडको संयुक्त प्रस्तुति बाजो बजी रलो सर्वत्र बजारमा उपलब्ध भइसकेको छ सुन्न नभुल्नु होला जसमा स्वर तथा भाका रहेको छ लोकेन्द्र सिंह चाडको भने शब्द केशव सिंह चाडको अनि प्रविधि सहयोगीमा हुनुहुन्छ लक्ष्मी चन्द भने संगीत संयोजक प्रविधि संयोजक तथा वाद्य वादकमा टेक राज अवस्थी ओम डिजिटल रेकर्डिङ स्टुडियो धनगढी रोड डिसा कम्पनी पछाडि डाँडा अत्तरिया कैलाली मोबाइल नम्बर 97 49 15 674 दुई दिन कि बारेतमा हाँसो खुसी हुने पराई घरको बास भयो तेरो मन रुने के खाउला कुस्मौ त सेरो रङ्गिलो सिलाब सुख दुःख काटेर खाउला झन्डुलाई मन झन्डुलाई मन गीतको आधार सबै हाँसी खुसी रहनु दिदी बहिनी साथी भाइ दुःखीर नमान्नु दुःखीर नमान्नु दिदी बहिनी साथी भाइ दुःखीर नमान्नु दुःखीर नमान्नु दिदी बहिनी